چند دن ادھر ادھر بھٹکنے کے بعد کنول کو دریائے بیاس دکھائی دیا اور 5 دن دریا کے کنارے کے ساتھ ساتھ چلنے کے بعد وہ دوسرے کنارے پر اپنے آبائی وطن کی ان سرسبز پہاڑیوں کو دیکھ رہی تھی جو ایک طویل مدت کے لیے تہذیب اور جہالت کے درمیان حد فاصل کا کام دے چکی تھی، جن کی بدولت کئی برس تک آزاد قبائل کے جھونپڑے برہمنی سماج کی آتش انتقام سے محفوظ رہے تھے۔ راوی سے بیاس تک سفر کے دوران کنول کئی بستیاں اور شہر دیکھ چکی تھی، وہ شہر جہاں اونچے ایوانوں میں سماج کے مقدس بیٹوں کی عظمت کے جھنڈے لہراتے تھے، وہ بستیاں جو شودروں کی کمتری اور بے حسی کا اعتراف کرتی تھی۔ شہروں میں بسنے والے انسانوں کے متعلق کنول بہت کچھ جانتی تھی۔ بدھو کچھ تو کنول اور کچھ سکھدیو کے ساتھ رہ رہ کر اور کچھ راموں کی داستانیں سن کر اس بات پر ایمان لا چکا تھا کہ انسانیت کی تمام برائیاں ان اونچے ایوانوں میں پرورش پاتی ہیں۔ چنانچہ جب اسے کوئی شہر دکھائی دیتا تو وہ کنول سے مشورہ لیے بغیر اپنا راستہ تبدیل کر دیتا۔ سفر کے شروع میں وہ بستیوں کو اپنے ہم جنسوں کا مسکن خیال کرتا تھا، لیکن پہلی ہی منزل پر اسے معلوم ہو گیا کہ شہروں کی وبا بستیوں میں بھی آ چکی ہے۔ ایک شام یہ لوگ ایک گاؤں کے قریب پہنچے۔ گدو نے گدوں سے سامان اتارا اور بچوں کو کنول کی حفاظت میں چھوڑ کر گاؤں سے آگ لینے چلا گیا۔ اس گاؤں میں ایسے سرکنڈے کی جھونپڑیوں کے بجائے خوبصورت مکان دکھائی دیے۔ اچانک ایک مکان سے جس کا دروازہ کھلا تھا اسے ناقوس اور گھنٹیوں کی صدا آئی۔ بدھو نے پریشانی کی حالت میں جھانک کر اندر دیکھا، دیے کی روشنی میں اسے ایک سیاہ پتھر کی مورتی دکھائی دی۔ بدھو سر پر پاؤں رکھ کر بھاگا۔ اس نے کنول کے قریب پہنچ کر ہانپتے ہوئے کہا، میں بھی حیران تھا کہ یہاں ایسے مکان کہاں سے آ گئے۔ چلو بہن، یہاں ٹھہرنا بہت خطرناک ہے، اگر کوئی دیکھ لیتا تو مصیبت آ جاتی۔ بدھو نے جلدی سے گدوں پر سامان لادا اور گاؤں سے ایک کوس دور جا کر دم لیا۔ اس کے بعد بدھو کسی بستی میں داخل ہونے سے پہلے مٹی کے مکانوں اور گھاس پھونس کی جھونپڑیوں میں اچھی طرح تمیز کر لیتا۔ شودر بدھو اور کنول کو غریب الوطن سمجھ کر نہایت اخلاص سے پیش آتے، آگ کی بجائے ان کو پکا پکایا کھانا دینے پر اصرار کرتے، انہیں بستی سے باہر ٹھہرنے کی بجائے اپنے گھروں میں ٹھہرنے پر مجبور کرتے۔ بدھو کو ان کی یہ تمام باتیں پسند تھی، لیکن رات کے وقت ان کے منہ سے دیویوں اور دیوتاؤں کے عجیب و غریب قصے سن کر وہ گھبرا اٹھتا۔ رامو کے دیوتا کی محیب اور سکھ دیو کی مظلوم شکل اس کی آنکھوں کے سامنے آ جاتی، وہ رات پر خوفناک سپنے دیکھتا۔ چند دن کے سفر کے بعد وہ یہ فیصلہ کر چکا تھا کہ آئندہ کسی شودر کے ہاں نہیں ٹھہرے گا۔ بعض اوقات وہ چلتے چلتے پریشان ہو کر کنول سے کہتا، مجھے ڈر ہے کہیں ان لوگوں میں بھی دیوتاؤں کا مرض نہ پہنچ چکا ہو۔ بدھو کی طرف سے اس قسم کے خدشات کا اظہار کبھی کبھی کنول کو بھی پریشان کر دیتا، اور وہ اپنے دل سے یہ سوالات پوچھنے پر مجبور ہو جاتی، میں کہاں جا رہی ہوں، کیوں جا رہی ہوں، وہاں میرے لیے کیا ہوگا، لیکن تھوڑی دیر بعد اس پر ایک بے حسی طاری ہو جاتی اور بدھو محسوس کرتا کہ کنول نیم بیداری کی حالت میں کروٹ بدلنے کے بعد پھر گہری نیند سو گئی ہے۔ اگر بدھو کوئی بات بار بار دہراتا تو اس کی پتھرائی ہوئی آنکھیں اس کی طرف متوجہ ہو جاتی اور ان کی رہی سہی چمک آنسوؤں کے پردوں میں چھپ کر رہ جاتی۔ کنول پر مہویت طاری ہو چکی تھی جو کسی انسان میں مایوسی اور بے حسی کی انتہا دیکھنے کے بعد پیدا ہوتی ہے، جو ایک جیتے جاگتے انسان کو پتھر کا مجسمہ بنا دیتی ہے۔ ایک اضطراب مسلسل اس کے لیے ایک دائمی سکون بن چکا تھا۔ اس کے دل میں جو غم کے سمندر کی آخری گہرائیوں میں غوطے کھا رہا تھا، زندگی کے ادنا تفکرات کی کوئی اہمیت نہ تھی۔ بدھو بار بار اسے گدھے پر سوار کرنے کی کوشش کرتا، لیکن وہ پیدل چلنے پر اصرار کرتی۔ منزل مقصود کی طرف اس کے پاؤں کبھی ڈھیلے اور کبھی تیز اٹھتے، لیکن وہ رک جانے پر قادر نہ تھی۔ انتہائی مایوسی کبھی کبھی انسان کو ناممکنات کا قائل بنا دیتی ہے۔ صحرا میں پیاسے سراب کی حقیقتوں سے واقف ہونے کے باوجود اسے دریا سمجھ کر اس کی طرف بھاگتے ہیں۔ لٹا ہوا سوداگر ہر تاریخ غار میں جواہرات کے انبار دیکھتا ہے۔ کنول ماضی کو ایک خواب سمجھ کر اس کی تعبیریں سوچتی، کبھی اسے خیال آتا کہ سکھ دیو مرا نہیں، میں نے شاید یہ تمام واقعات خواب کی حالت میں دیکھے ہیں۔ لیکن اپنے ساتھ مادھو، شانتا اور بدھو کو دیکھ کر وہ اضطراری حالت میں اکثر یہ پوچھ بیٹھتی، بھیا وہ واقعی مر چکے ہیں؟ بدھو ایک لمحے کے لیے مڑ کر مایوسی اور حسرت کے اس مجسمے کی طرف دیکھتا اور کانپتے ہوئے ہونٹوں کو بھینچ کر آواز کو قابو میں لانے کی کوشش کرتے ہوئے کہتا، کنول بہن، اب ہم صبر کے سوا کر ہی کیا سکتے ہیں؟ کنول کی طرح بدھو کے لیے بھی سکھ دیو کی موت نے زندگی کا مفہوم بدل دیا تھا۔ سورج ہر صبح اپنی پرانی آب و تاب کے ساتھ نکلتا، ستارے ہر شام نمودار ہوتے، چاند ہر رات اپنی شکلیں بدلتا، درخت اسی طرح کھڑے تھے، فضا میں پرندے اسی طرح اڑتے تھے، پیاس کی لہریں راوی کی لہروں سے مختلف نہ تھیں۔ لیکن بدھو یہ محسوس کرتا تھا کہ اس کی کائنات میں ایک ایسا خلا پیدا ہو گیا ہے جو اب پر نہیں ہو سکتا۔ ساز ہستی کا وہ تار جس کی ہر جنبش کے ساتھ بدھو کی سادہ اور معصوم زندگی کی مسرتیں رقص کرتی تھیں ٹوٹ چکا ہے۔ اس شخص کی طرح جسے ہاتھ پاؤں باندھ کر گہرے پانی میں پھینک دیا گیا ہو، بدھو کو اپنا دم گھٹتا ہوا محسوس ہوتا۔ انتہائی کرب کی حالت میں وہ چیخیں مار کر اپنے دل کا بوجھ ہلکا کرنا چاہتا تھا، لیکن وہ طوفان جو دل سے دردناک چیخیں بن کر اٹھتا، ہونٹوں تک پہنچتے پہنچتے ہلکی ہلکی آہوں اور سسکیوں میں تبدیل ہو کر رہ جاتا۔ بعض اوقات کنول اور بچوں کا خیال اسے ہونٹ بھیجنے پر مجبور کر دیتا اور آگ کے وہ شعلے جو دل سے اٹھتے پانی میں تبدیل ہو کر آنکھوں کے راستے بہہ نکلتے۔ آسمان کے ستاروں کے سوا جنہوں نے بار بار بدھو کی چھلکتی ہوئی آنکھوں کو دیکھا تھا، اور خاک کے ان ذروں کے سوا جن میں بارہا اس نے اشکوں کے موتی لٹائے تھے، کسی کو یہ معلوم نہ تھا کہ اس کی چھوٹی سی دنیا میں کیا کیا طوفان اٹھتے ہیں۔ کنول کے کان اس کی آہوں اور اس کی نگاہوں اس کے آنسوں سے نہ آشنا تھی۔ اس کے خیال میں بدھو ایک مرد تھا، ایک ایسا مرد جو زندگی کے ہر طوفان کا مقابلہ کر سکتا تھا۔ صرف ایک رات جب وہ دریا کے کنارے سو رہے تھے اور کنول حسب معمول لیٹے لیٹے آسمان کی طرف دیکھ رہی تھی، اس نے بدھو کو جو اس کے قریب منہ کے بل ریت پر لیٹا ہوا تھا یہ کہتے ہوئے سنا، بھیا تم کہاں ہو؟ اس کے بعد بدھو دیر تک ہچکیاں لیتا رہا۔ کنول کو پہلی بار یہ محسوس ہوا کہ وہ آہوں اور آنسوں کی دنیا میں اکیلی نہیں۔ اس نے کہا، بھیا تم رو رہے ہو؟ بدھو نے کروٹ بدل کر اس کی طرف دیکھا اور کہا، بہن تم جاگ رہی تھی، سونا اب میرے بس میں نہیں۔ بدھو نے ذرا سنبھل کر کہا، بہن ماہی گیر کہتے تھے تمہارا گاؤں ایک شہر بن چکا ہے اور وہاں راجہ کے سپاہیوں کی حکومت ہے، ہمیں شہر کے اندر جانے کی اجازت نہیں ملے گی۔ بھیا ہم شہر سے باہر جھونپڑی بنا لیں گے، لیکن وہاں جا کر اگر شہر سے باہر جھونپڑی بنانی ہے تو یہیں ان ماہی گیروں کے پاس کیوں نہ رہیں؟ یہ لوگ اگر دیوتاؤں کے متعلق اتنی باتیں نہ کریں تو برے نہیں۔ بھیا یہ تمہارے بھائی کی آخری خواہش تھی، لیکن انہیں یہ تو معلوم نہ تھا کہ دیوتاؤں کے پجاری وہاں قدم جما چکے ہیں۔ بہن مجھے اپنا نہیں ان بچوں کا خیال ہے۔ بھیا ایسی باتیں نہ کرو، آخر میری قوم کے اور لوگ بھی تو اس جگہ رہتے ہیں۔ بہن تمہاری مرضی، لیکن میں یہ پسند نہیں کروں گا کہ کوئی مادھو اور شانتا سے دیوتاؤں کے متعلق باتیں کرے، اس لیے میں تمہاری قوم کے لوگوں کے پاس رہنا بھی پسند نہیں کروں گا، ہماری جھونپڑی سب سے علیحدہ ہوگی۔ بھیا میں خود کسی کے پاس نہیں رہنا چاہتی۔ بدھو نے کہا، بہن ماہی گیر کہتے ہیں کہ तुम्हारा गांव एक शहर बन चुका है और वहां राजा के सिपाहियों की हुकूमत है। हमें शहर के अंदर जाने की इजाजत मिलेगी या नहीं? भैया, हम शहर से बाहर झोपड़ी बना लेंगे, लेकिन वहां जाकर अगर शहर से बाहर झोपड़ी बनानी है तो यही इन माहीगीरों के पास क्यों ना रहें? ये लोग अगर देवताओं के मुतल्लिक इतनी बातें ना करें तो बुरे नहीं। भैया, ये तुम्हारे भाई की आखिरी ख्वाहिश थी, लेकिन इन्हें ये तो मालूम ना था कि देवताओं के पुजारी वहां कदम जमा चुके हैं। बहन, मुझे इन बच्चों का ख्याल आता है। भैया, ऐसी बातें ना करो, आखिर मेरी कौम के लोग और भी तो होंगे इस जगह रहते। बहन, तुम्हारी मर्जी, लेकिन मैं ये पसंद नहीं करूंगा कि कोई माधु और शांता से देवताओं के मुतल्लिक बातें करे, इसलिए मैं तुम्हारी कौम के लोगों के पास रहना भी पसंद नहीं करूंगा। हमारी झोपड़ी सबसे अलहदा होगी। भैया, मैं खुद किसी के पास रहना नहीं चाहती। सुबह का सितारा आफताब की आमद का पैगाम दे रहा था। माहताब के गिर्द नूर की मौजों का दायरा महदूद हो रहा था। तारों के कहकहे मगमूम मुस्कुराहटों में तब्दील हो चुके थे। रात भर फिजा में उड़ने वाले जुगनू घास में छुप रहे थे। आसपास के दरख्तों पर चिड़ियां चहचहा रही थीं। मशरिक के बुलंद पहाड़ों के अकब से सुर्ख रोशनी की शुआएं आसमान की तरफ उठ रही थीं और शब की स्याह चादर मगरिब की तरफ सिमट रही थी। सूरज जो आग के अंगारे की तरह सुर्ख और अपनी जखामत से कई गुना बड़ा नजर आता था, आहिस्ता आहिस्ता पहाड़ की चोटी पर नमूदार हुआ और इसकी सुर्ख किरणों की बदौलत ब्यास के शफाफ पानी में खून की आमेजश नजर आने लगी। फिर सूरज के सुर्ख चेहरे पर पिघले हुए लोहे की सफेदी और चमक पैदा होने लगी। इसकी जखामत कम होती गई और दरख्तों के तवील और धुंधले साए घटने लगे। आसपास की झाड़ियों में मकड़ी के जालों और घास की पत्तियों पर शबनम के कतरे रंग बिरंग के बेशकीमत मोती नजर आते थे। कमल हस्बे मामूल सबसे पहले बेदार होकर बकरियों का दूध दो रही थी। माधु उठकर बैठ चुका था और शांता लेटे लेटे आंखें मल रही थी। बुद्धू देर तक जागने के बाद अब गहरी नींद सो रहा था। कमल दूध दोकर उठी और माधु की तरफ देखकर बोली, बेटा उठकर नहा लो, अपने चचा को भी जगा दो। चचा के लफ्ज पर शांता चौंक कर उठी और माधु अभी उठकर जमाई ही ले रहा था कि इसने भागकर बुद्धू को जगा दिया। बुद्धू एक दो बार आंखें खोलकर फिर सो जाने की कोशिश की, लेकिन शांता के बार बार झंझोड़ने पर उठकर अंगड़ाइयां लेने लगा। कमल ने कहा, भैया तुम्हारी तबीयत तो ठीक है ना? इसने जवाब दिया, जिस्म टूट रहा है। कमल ने कहा, मछेरे अभी तक नहीं आए। बुद्धू ने दरिया के किनारे तीन छोटी छोटी कश्तियों की तरफ देखा और कहा, वो आते ही होंगे। माधु ने जुनूब की तरफ इशारा करते हुए कहा, माता इधर देखो, वो आ रहे हैं। कमल, बुद्धू और शांता पीछे मुड़कर देखने लगे। कोई 500 कदम पर एक छोटी सी बस्ती से चंद माहीगीर दरिया की तरफ आ रहे थे। बुद्धू ने कहा, मैं जल्दी से नहा लूं, आओ माधु। बुद्धू और माधु ने भागकर दरिया में छलांगे लगा दी। थोड़ी देर तैरने और चंद बार गोते लगाने के बाद वो दोनों दरिया से बाहर निकले। इतनी देर में माहीगीर कमल के करीब पहुंच चुके थे। एक माहीगीर ने, जो दूसरों की निस्बत उम्र रसीदा मालूम होता था, कमल के सामने बांस की एक छोटी सी टोकरी रख दी और कहा, हमें अफसोस है कि आप हमारी बस्ती में ठहरना पसंद नहीं किया। अब जो कुछ हम खाते हैं आपके लिए ले आए हैं, आप थोड़ा सा खा लें, हम आपको अभी पार पहुंचा देते हैं। आपने बहुत तकलीफ की। ये कहकर कमल ने टोकरी के ऊपर से बड़ के पत्ते उठाए तो नीचे चंद रोटियां और मक्खन का एक कटोरा भरा हुआ था। खाना खाने के बाद ये मुसाफिर अपनी भेड़ों, बकरियों और गधों समेत कश्तियों में सवार हो गए। دریا کا بہاو اگرچہ تیز تھا لیکن اس کی موجوں میں برسات کے ابتدائی ایام کی سرکشی نہ تھی۔ منجدار میں ایک تیز لہر کشتی کو چند قدم نیچے کی طرف لے گئی، لیکن ملاحوں نے جلد ہی ان کی رفتار پر قابو پا لیا اور تینوں کشتیاں کنارے پہنچ گئیں۔ کمل نے ملاحوں کا شکریہ ادا کیا اور انہیں ایک بکری دینے کی کوشش کی، لیکن انہوں نے بیوہ کا مال لینے سے انکار کر دیا۔ ملاحوں کی جماعت کے دو آخری آدمی منزل تک کمل کا ساتھ دینا چاہتے تھے، لیکن گدو ہر اجنبی سے مراسم بڑھانے کے خلاف تھا۔ اس نے کہا، آپ نے ہمارے لیے پہلے ہی بہت تکلیف اٹھائی ہے، اب ہماری منزل دور نہیں، ہم شام تک وہاں پہنچ جائیں گے۔ ایک ملا نے پوچھا، آپ کہاں جائیں گے؟ مادو نے پریشان ہو کر کمل کی طرف دیکھا اور اس نے ایک پہاڑی کی طرف اشارہ کرتے ہوئے جواب دیا، وہاں پہاڑی کے پیچھے جوبن پور۔ ایک بوڑھے ملا نے حیران ہو کر کہا، جوبن پور تو مدت ہوگی۔ ایک بوڑھے ملا نے حیران ہو کر کہا، جوبن پور تو مدت ہوئی اجڑ چکا ہے، اب وہاں اونچی ذات والوں کا شہر آباد ہے، شاید اس شہر کے آس پاس اچھوتوں کی جو بستیاں ہیں ان میں سے کسی کا نام جوبن پور ہو۔ میں نے سنا ہے کہ شہر کا سردار بہت اچھا آدمی ہے اور ہماری قوم کے آدمیوں پر جو شہر کے نزدیک بستیوں میں رہتے ہیں کوئی ظلم نہیں کرتا، انہیں ہماری طرح صرف شہر کے مندروں اور کنوؤں پر جانے کی اجازت نہیں، ورنہ وہ ہر طرح سے آزاد ہیں۔ شروع شروع میں ان لوگوں پر بہت ظلم ہوتا تھا، راجہ کا سیناپتی گنگا رام اور اس کا بھائی جے رام بہت ظالم تھے۔ گنگا رام کا نام سن کر کمل کو تصور میں چاروں طرف خون کی ندیاں اور آگ کے شعلے دکھائی دینے لگے۔ اسے جلتے ہوئے جھونپڑوں کے درمیان اپنا باپ خاک و خون میں تڑپتا دکھائی دیا، بیواؤں اور یتیموں کی چیخ و پکار سنائی دی۔ سماج کے باغیوں کے خلاف سردار کی بیٹی کے دل میں انتقام کی دبی ہوئی چنگاریاں سلگ اٹھیں، لیکن ان مہیب مناظر کے درمیان سکھ دیو کی صورت دکھائی دی اور آگ کے شعلے اور تڑپتی ہوئی لاشیں آہستہ آہستہ اس کی نگاہوں سے اوجھل اور زخمیوں کی چیخ و پکار کا شور اس کے کانوں سے محو ہوتا گیا۔ وہ صرف سکھ دیو کو دیکھ رہی تھی، اس کی پیاری اور میٹھی دلکش آواز سن رہی تھی۔ وہ چند قدم آگے بڑھ کر دریا کے کنارے ایک درخت کے نیچے بیٹھ گئی اور اپنا چہرہ ہاتھوں میں چھپا لیا۔ بدو دیر تک ملاحوں سے باتیں کرتا رہا۔ واپس لوٹتے وقت انہوں نے کمل سے رسمی الوداع کی کوشش ظاہر کی، لیکن بدو نے اشارے سے منع کر دیا۔ ملاح اپنی اپنی کشتیوں پر بیٹھ کر چل دیے۔ بدو کچھ دور خاموش کھڑا دریا کی طرف دیکھتا رہا۔ شانتا اور مادھو بھی ایسے موقعوں پر خاموش رہنا سیکھ چکے تھے اور وہ حیران ہو کر بدو کی طرف دیکھ رہے تھے۔ بالآخر وہ آہستہ آہستہ قدم اٹھاتا ہوا کمل کے قریب پہنچا۔ بہن، بہن کمل، اس نے مغموم آواز میں کہا۔ کمل نے سر اٹھا کر بدو کی طرف دیکھا۔ سردار کی بیٹی کے دل میں انتقام کی چنگاریاں غم کے آنسو میں تبدیل ہو چکی تھی۔ بدو نے کہا، بہن کمل، ہم وہاں نہیں جائیں گے۔ کمل نے ملتجی نگاہوں سے بدو کی طرف دیکھا اور کہا، بھیا، صرف ایک بار مجھے وہاں لے چلو، میں وعدہ کرتی ہوں کہ وہاں ٹھہرنے کے لیے ضد نہیں کروں گی، میں صرف بہت دور سے اپنا اجڑا ہوا گھر دیکھ کر واپس آ جاؤں گی۔ اور بھیا، کیا یہ نہیں ہو سکتا کہ اپنی قوم کے دوسرے آدمیوں کی طرح ہمیں شہر کے آس پاس رہنے کے لیے کوئی جگہ مل جائے؟ بدو نے جواب دیا، اگر راجہ کے آدمیوں کو یہ علم ہو گیا کہ تم سردار کی لڑکی ہو تو پھر ان بچوں کا کیا حال ہوگا؟ نہیں بھیا، اب مجھے کون پہچانے گا؟ ان ملاحوں میں ایک ہماری بستی کا آدمی تھا، اسے میرے متعلق شک بھی نہیں ہوا، अब तो अगर तुम्हारा भाई भी आकर मुझे इस हाल में देखे तो वो भी शायद न पहचान सके। बुद्धू ने कहा, अच्छा बहन, जैसे तुम्हारी मर्जी। जोगनपुर अब कितनी दूर होगा? इस टीले से परे, यहां से कोई 3 कोस। तो फिर दोपहर यहीं गुजार लेते हैं, बुद्धू ने कहा। माधु ने कहा, आओ चचा दरिया में नहाएं। बुद्धू ने कहा, नहीं नहीं, इस किनारे पर पानी तेज है। लेकिन माधु ने पूरा फिक्रा सुनने से पहले भागकर दरिया में छलांग लगा दी। बेवकूफ, किनारे से दूर न जाना, ये कहकर बुद्धू भी पानी में कूद पड़ा। माधु ने हंसते हुए गोता लगा दिया। गुरूबे आफताब से कुछ देर पहले ये काफिला एक टीले पर चढ़ रहा था। कमल सबसे आगे थी, शांता एक गधे पर सवार थी और बुद्धू और माधु सबसे पीछे मवेशियों को हांक रहे थे। दिल की धड़कन के साथ कमल की रफ्तार कभी तेज और कभी सुस्त हो रही थी। इसकी जिंदगी के हर उफक पर तारीख घिटाओं के सिवा कुछ न था। मायूसी एक नाकाबले तरदीद हकीकत बनकर इसके सामने खड़ी थी। वलवलों, हौसलों और उमंगों की दुनिया उजड़ चुकी थी। उम्मीद का हर नखलिस्तान यास के सहरा की भयानक वसतों ने छुपा लिया था। ताहम एक वहम, एक जुनून जो एक इंसान के दिलो अकल के शऊर के एतराफ शिकस्त के बाद पैदा होता है, इसे हर ठोकर के बाद उठने और उठकर आगे बढ़ने का सहारा दे रहा था। तोहमात के हसीन पर्दों में हकीकत का भयानक चेहरा छुपाने की कोशिश कर रही थी। वो अपने माहौल की तारीकी में अक्लो शूर की मिशल छोड़कर वो अपने माहौल की तारीकी में अक्लो शूर की मिशल का सहारा छोड़कर मोहूम अमीदों का चिराग रोशन कर रही थी। एक फरेब खुर्दा बच्चे की तरह वो तमाम दुनिया को छुटला रही थी। कभी कभी माजी के तमाम वाकयात इसे वहम नजर आते और वो अपने दिल को ये तस्लीम करने पर मजबूर करती के इसके आबाओ अजदाद की बस्ती उजड़ी नहीं बल्कि इसी तरह आबाद है। सुखदेव जिंदा है और बस्ती के बाहर झील के किनारे इसका इंतजार कर रहा है। वो इसे देखते ही भागकर इससे लिपट जाएगा और पूछेगा, कंवल तुम कहां थी? वो ये कहेगी, सुखदेव तुमने मुझे बहुत रुलाया। इसके दिल की धड़कन के साथ साथ इसके पांव की रफ्तार भी तेज हो जाती, लेकिन मोहूम उम्मीदों के चिराग कुछ देर टिमटिमाने के बाद बुझ जाते। इसका रहा सहा शऊर अपने बेरहम हाथों से हकीकतों के मनहूस चेहरे से तोहमात के हसीन निकाब उठा देता। इसके दिल की धड़कन मध्यम और पांव की रफ्तार सुस्त पड़ जाती, लेकिन इसके दिल में फिर एक नया रद्द अमल शुरू होता और वो वहम और शऊर के मिले जुले जज्बात के साथ एक नया वलवला पैदा करती और अपने दिल से कहती के वो मर चुके हैं, लेकिन क्या ये मुमकिन नहीं कि मुर्दे फिर जिंदा हो चुके हों? सुखदेव इसी की तलाश में किसी दूसरे रास्ते जोबनपुर पहुंच चुका हो और इसके बाप के साथ दरिया के किनारे खड़ा इसका इंतजार कर रहा हो। इसकी कौम के मुर्दों ने जिंदा होकर इसके आबाओ अजदाद की सरजमीन से समाज के हमला आवरों को मार भगाया हो और ऊंची जात वालों के महल्लात फिर शूद्रों के झोपड़ों में तब्दील हो चुके हों। सूरज की शाओं का जाल मगरिब की तरफ सिमट रहा था। उफ पर मटियाले रंग के बादल का एक टुकड़ा बतदरीज सुर्ख हो रहा था। मशरिक की तरफ कांगड़ा के बुलंद पहाड़ों की चोटियों पर चमकती हुई बर्फ सोने के अंबार नजर आने लगी और शफक की बढ़ती हुई सुर्खी की बदौलत ये सुनहरी अंबार याकूत के पहाड़ दिखाई देने लगे। कंवल पहाड़ी की चोटी पर खड़ी अपने बदले हुए घर का नक्शा देख रही थी। आसपास के टीले और इन पर दरख्त इसी तरह खड़े थे। दरिया इसी तरह बह रहा था। नीचे झील के पुरसकून और शफाफ पानी में दरख्तों के साए इसी तरह नजर आ रहे थे, लेकिन वो छोटी सी बस्ती जिसका तसव्वुर कमल के लिए इन मनाजिर से कहीं ज्यादा दिल फरेब था। अब एक खुशनुमा शहर बन चुकी थी। कंवल अपने डूबते हुए दिल को दोनों हाथों का सहारा देकर इस आलीशान महल की तरफ देख रही थी, जिसकी बुनियाद के नीचे इसके आबाओ अजदाद के घर की राख दफन थी। शहर के इर्द गिर्द छोटी छोटी झोंपड़ियां इस बात का सबूत दे रही थी कि समाज के बागियों में बाज पुरअमन शूदर बन चुके हैं। मायूसी और बेकसी के समंदर की अथाह गहराई में गोता लगाने के बाद अपने दिल से कंवल का पहला सवाल ये था, मैं यहाँ क्यों आई? इसने गुद्दू मादू और शांता की तरफ देखा और इसकी आंखों में आंसू उमड़ आए। कंवल ने अपने चेहरे को फटी हुई चादर में छुपा लिया और फूट फूट कर रोने लगी। शांता घबराकर माँ के साथ लिपट गई और सिसकियां लेने लगी। माधु ऐसे मौकों पर बुद्धू की तकलीद करने का आदि था, लेकिन इस दफा वो भी ज्यादा देर जबत से काम न ले सका और आंसू बहाने लगा। बच्चों को रोता देखकर ममता कंवल की तमाम हिस्सियात पर गालिब आ गई। इसने आंसू पूछे, बच्चों को यके बाद दीगरे गले लगाया और बुद्धू की तरफ देखकर कहने लगी, भैया चलो। बुद्धू ने कहा, अब कहाँ जाएं बहन? चलो इस शहर के बाहर कहीं भी हम डेरा जमा लेंगे, अब रात हो रही है। अगर तुमने वहां ठहरना मुनासिब न समझा तो कल कहीं और चले जाएंगे। माधु ने कहा, चचा चलो मुझे प्यास लग रही है। टीले से नीचे उतरने के बाद जूतों की एक छोटी सी बस्ती के कुत्तों ने नहायत गर्म जोशी के साथ इस काफिले का खैर मकदम किया। चंद मर्द औरतें और बच्चे कुत्तों की चीखों पुकार सुनकर घरों से निकले और बुद्धू कंवल से इस तरह सवाल करने लगे, कहां से आए हो? कौन हो? कहां जा रहे हो? रात यहां क्यों नहीं ठहरते? कंवल खामोश थी। बुद्धू ने किसी सवाल का जवाब न दिया और गधों को हांकता और कुत्तों को गालियां देता हुआ बस्ती से बाहर निकल आया। कंवल की ख्वाहिश पर इसने झील के करीब चंद घने दरख्तों के दरमियान गधे रोक लिए और सामान उतारने लगा। आधी रात के वक्त बुद्धू, शांता और माधु शबनम से भीगी हुई घास पर फटे पुराने बिस्तर बिछाए गहरी नींद सो रहे थे। कंवल कई बार करवटें बदलकर सोने की नाकाम कोशिश के बाद आसमान के जगमगाते सितारों को देखने लगी। मशरिक में एक टीले के अकब से चांद नमूदार हुआ और सितारों की चमक मांद पड़ने लगी। कंवल को अचानक एक ख्याल आया और वो उठकर झील की तरफ चल दी। झील में जा बजा कंवल के फूल खिले हुए थे, चमकते हुए जुगनू फिजा में रक्स कर रहे थे। कंवल अपनी इब्तदाई जिंदगी में हजारों बार ये मनाजिर देख चुकी थी, लेकिन अब इनमें वो दिलकशी नाम को ना थी। बचपन में वो इन तमाम चीजों को अपनी जिंदगी का एक जुज ख्याल करती थी। जुगनुओं के पीछे भागने और कंवल के फूलों को तोड़कर इनकी पत्तियां बखेरने में एक लुत्फ आता था। वो टीलों और वादियों में घूमते और झील में तैरते हुए खुश होती थी। फिर सुखदेव आया और इसने कंवल के जमीनों आसमान में एक नया रंग भर दिया और इसे दुनिया की हर हसीन शय सुखदेव के किसी न किसी खूबी का मजहर नजर आने लगी। इसे पहाड़ों में सुखदेव की अजमत, चांद में इसकी दिल फरेबी, सूरज में इसका जाहो जलाल, सितारों में इसकी मुस्कुराहटें और कंवल के फूलों में इसकी पाकीजगी नजर आती। लेकिन सुखदेव की मौत के बाद कुदरत का हसीन चेहरा इसकी निगाहों में मस्क हो चुका था और जिंदगी के मीठे राग तल्ख हो चुके थे। कंवल झील के किनारे साथ साथ चलती गई। एक टीले के करीब एक आम के दरख्तों का झुंड दिखाई दिया। वो रुकी, झिझकी और फिर भागकर एक दरख्त के साथ लिपट गई। ये उन आमों की बोई हुई गुठलियां थी जिन्हें सुखदेव ने खाया था। कंवल ने दुख भरी आवाज में कहा, सुखदेव हमारी मोहब्बत के पौधे अब तनावर दरख्त बन चुके हैं। सुखदेव तुम कहाँ हो? खामोश कायनात कंवल के इस सवाल का जवाब न दे सकी और वो ख्यालात की दुनिया में खो गई। सुखदेव इसके सामने खड़ा था। और वो चारपाई पर पड़े हुए आमों के ढेर की तरफ इशारा करके कह रही थी, खाने की चीज खा लेने में क्या हर्ज है, आप शायद परसों तक दरिया अबूर ना कर सकें, शायद चंद दिन और यहीं रहें, इतने दिन बगैर कुछ खाए। और फिर जब वो अपने हाथों के लगाए हुए पौधों में से घास उखाड़ रही थी, वो टीले से उतरकर इसके पास आ खड़ा हुआ। कंवल धड़कते हुए दिल पर हाथ रखकर ये कह रही थी, ये आम इसी दिन आपने खाए थे, मैंने गुठलियां लाकर इस जगह बो दी, ये तमाम उगाई हैं। अचानक आम के दरख्त पर से उल्लू की खौफनाक आवाज सुनाई दी और कंवल के तसव्वुरात की हसीन दुनिया दरम बरम हो गई। इसे बच्चों का ख्याल आया और वो तेजी से कदम उठाती हुई वापस चल पड़ी। अलस सुबह जब बुद्धू उठकर झील में नहाने का इरादा कर रहा था, इसे कंवल की आवाज सुनाई दी। वो बच्चों के करीब लेटी हुई गहरी नींद में कह रही थी, मैं यही रहूंगी, ये मेरा वतन है, मेरे बच्चों का वतन है, मैं यही रहूंगी, यही रहूंगी। गुद्दू कुछ देर माथे पर हाथ रखकर बैठा सोचता रहा। बिलाखिर वो अंगड़ाई लेकर उठा और माधु को झंझोड़ कर जगाने लगा। माधु आंखें मलता हुआ उठा। गुद्दू ने कहा, चलो नहाएं। नहाने की दावत पर माधु की तमाम सुस्ती काफूर हो गई और वो खुशी से उछलता कूदता गुद्दू के आगे आगे चल दिया। गुद्दू ने कहा, पहले कौन पहुंचेगा। माधु मैं कहता हुआ हंसता हुआ भागा और झील में कूद कर गोते लगाने लगा। इसी दिन बुद्धू पड़ोस के शूद्रों की मदद से सरकंडे का झोंपड़ा तामीर कर रहा था। शूद्रों की जबानी इसे मालूम हो चुका था कि शहर वाले आद कोस के फासले को धर्म की हिफाजत के लिए काफी समझते हैं। झील के दूसरे किनारे शहर का बड़ा मंदिर था, लेकिन शहर की तरह ये मंदिर भी काफी फासले पर था। बुद्धू को शूद्रों की जबानी ये मालूम हुआ कि इस शहर का सरदार राजा के दूसरे सरदारों से बहुत मुख्तलिफ है। अगर इसे मालूम हो जाए कि किसी राजा के किसी सिपाही ने किसी शूद्र के साथ बिला वजह सख्ती की है तो वो इसे सख्त सजा देता है। दिन हफ्तों और हफ्ते महीनों में तब्दील होते गए। वक्त का मरहम अगरचे कंवल के ना मिटने वाले जख्मों का मदावा बन सका, ताहम दर्द की शिद्दत आहिस्ता आहिस्ता कम होती गई। मरने वाले शोहर की मोहब्बत इसकी जिंदा निशानियों की तरफ मुनातिफ होने लगी। बेवा की मायूसियां एक माँ की उमंगों में तब्दील होने लगी। बुद्धू का दिन भेड़ों और बकरियों के पीछे बुद्धू का दिन भेड़ों और बकरियों के पीछे घटते और बढ़ते हुए साए नापने में गुजरता। वो शाम को थका हुआ आता और खाना खाकर सो जाता। अगर माधु और शांता इसरार करते तो चुड़ैलों और भूतों की कोई कहानी सुनाने बैठ जाता। आसपास की बस्तियों के चरवाहों से वो समाज के देवताओं के मुतल्लिक बहुत कुछ सुन चुका था, लेकिन देवता के मायनी इसके लिए मिट्टी की एक भयानक मूर्ति के सिवा कुछ न थे। पहाड़ी कौम के हर चरवाहे की जुबान से देवता का लफ्ज सुनकर वो यही समझता कि कोई रामू इसे बेवकूफ बना चुका है। 10 महीनों में कोई काबिले जिक्र वाकया पेश ना आया। बरसात का पहला महीना माधु और शांता के लिए इंतहाई मुसर्रत का महीना था। वो दिन भर झील में नहाते और शाम के वक्त किसी टीले पर चढ़कर दरिया की रवानी का मंजर देखते।